بسم الله الرحمن الرحيم اللہ جي نالے سان جيڪو وڏو مهربان ۽ رحم ڪندڙ آهي. اقترب للناس حسابهم وهم في غفلة معرضون مانن جي حساب كتاب جو وقت اچي ويجهو ٿيو آهي ۽ هو آهن جو غفلت ۾ پيجي منه موڙيو ويٺا آهن. ما يأتيهم من ذكر من ربهم محدث إلا استمعوه وهم يلعبون لاهية قلوبهم وأسروا النجوى الذين ظلموا هل هذا إلا بشر مثلكم افتأتون السحر وانتم تبصرون وٹن جیکاب کا نئی نصیحت سندن رب وٹا اچے تھی تو ان کے بدھندے کھیل تماشے میں رذل رہن تھا دل تبیانے شغلن میں لگل تھن ا ظالم پان میں سسپس کن تھا تہی تو تہاں جڑو ایک بشر ہے پوئے بھلا تہاں دسی وائسی جادو دے پھند میں پھاسی ویندو چھا. قال ربي يعلم القول في السماء والأرض وهو السميع العليم رسول چيون مجھے رب تو ہر گال کے یہاں کھنی آسمان میں کئی ونی توڑے زمین میں جانے تھو ہو تو سب کچھ بدھندر این جانندر آئے. بل قالوا أضغاث أحلام بل افتراه بل هو شاعر فليأتنا بآية كما أرسل الأولون ما آمنت قبلهم من قرية أهلكناها أفهم يؤمنون هو چون تھا یہ تے اجایا خواب آہن نن اے سندس پہنجوں گھڑے لگالیوں آہن بلکہ ہوں تو شاعر آہے نت بھلا آنے کا نشانی جی پرانے زمانے جا رسول نشانین سا گڑو موکلیا ویا ہوا جنہے تو انہن کھاں اگونی اکہ آبادی ہے جنہے کہ اساں تباہ کہو ہو ایمان کون آندو ہو تو چھا آنے ہی ایمان آنی دا. وما ارسلنا قبلك الا رجالا نوحی إليهم فاسألوا أهل الذكر إن كنتم لا تعلمون اے نبی تو کھا اگو بے اسا انسانن کے رسول بڑھائے موکلے ہو جن تے اسا وحی کندہ واسوں پوچھی رسو اہل کتاب کھا جے کرے تواں کے پان کے خبر نہ آئے. وما جعلناهم جسدا لا يأكلون الطعام وما كانوا خالدين انن کے اسا کو اڑو جسم نہ دنو ہو جو ہو نہ کھائندا ہوجن این وری کو ہو سدائیں جیون وارا ہوا. ثم صدقناهم الوعد فأنجيناهم ومن نشاء وأهلكنا المسرفين وری ویسو تنیٹ ہلی اسا انہن سا پاجا واداب پاڑیا ائی انہن کے ائی جے کے بھی گھوریو سو بچائے ورتو ائی حد کھا لگندڑن کے برباد کیو سو. لقد انزلنا الیکم کتابا فیہ ذکرکم افلا تعقلون اے انسانو اسا تہاں داہ ایک اڑو کتاب موکلیو آہے جہاں میں تہاں لائے سمجھانی آئے پوئے بھلا چھو نہ تھا سمجھو. وَكَمْ قَصَرْنَا مِن قَرْيَةٍ كَانَتْ ظَالِمَةً وَأَنشَأْنَا بَعْدَهَا قَوْمًا آخَرِينَ فَلَمَّا أَحَسُّوا بَأْسَنَا إِذَا هُمْ مِنْهَا يَرْكُضُونَ لا تركضوا وارجعوا الى ما اترفتم فيه ومساكنكم ومساكنكم لعلكم تسألون केतरियूं ई ज़ालिम वसंदियूं हुयूं जिन खे असां बर्बाद करे छॾियो ऐं खाउन पोइ कंहिं ॿी क़ौम खे पैदा कयो जॾहिं खेनि असांजो अज़ाब महसूस थियो त वठी भॼण लॻा भॼो न मोटी वञो पंहिंजनि माॻनि ऐं ऐश जे सामाननि ॾांहुं जिन में आसूदा हो त मन तव्हां खां पुछा ॻाछा थिए قالوا يا ويلنا إنا كنا ظالمين فما زالت تلك دعواهم حتى جعلناهم حصيدا خامدين چون لگا اسان لائے وڈی خرابی آهي بے شک اسان گناہگار هواسون ۽ اهي ائين باڪاريندا رهيا ايسي تائين جو اسان کين لڻيل بار ऐं विसामियल रुख बणाए छॾियो ऐं असां हिन आसमान ऐं ज़मीन खे ऐं जेकी मंझंदि आहे रांद रूंद तौर न बणायो आहे जेकॾहिं असां ईअं ई को रांदीको बणाइण चाहियूं हा ऐं इहो ई कमु असांखे खणी करणो हुजे हा त पाण वटां ई बणाए छॾियूं हा بل نقذف بالحق على الباطل فيدمغه فإذا هو زاهق ولكم الويل مما تصفون मगर असां त बातिल ते हक़ खे हणंदा आहियूं जेको उन जो मथो फाड़े छॾींदो आहे ऐं पोइ उहो उते जो उते मिटजी वेंदो आहे ऐं तव्हां जे लाइ तबाही आहे उन्हनि ॻाल्हियुनि जे करे जेकी तव्हां ठाहियो था ومن عنده لا يستكبرون عن عبادته ولا يستحسرون يسبحون الليل والنهار لا يفترون آسمانن توڑے زمین میں جا بھی مخلوق آهي اللہ جي آهي ۽ جيڪي وٽس آهن اهي نڪي پاڻ کي وڏو ڀائيندي سندس عبادت کان کند کڍائين ٿا ऐं न वरी को थकजनि था रात ॾींहुं संदसि तस्बीह कंदा रहनि था ऐं साही नथा पटीनि छा आहिनि संदन बणायल ज़मीन वारा माबूद अहिड़ा जो उथारे खड़ो कनि जेकॾहिं आसमान ऐं ज़मीन में हिकड़े अलाह खां सवाइ ॿिया बि के माबूद हुजनि हा त ॿिन्ही जो चरखो ऊंधो थी पवे हा पोइ पाक आहे अल्लाह अर्श जो मालिक उन्हनि ॻाल्हियुनि खां जेकी उहे पिया था ठाहिनि لا يسأل عما يفعل وهم يسألون هو پنهنجي کمن بابت جوابدار ناهي ۽ هنن سڀني کان پڇاڻو ٿيندو ام اتخذوا من دونه آلهة قل هاتوا برهانكم هذا ذكر من معي وذكر من قبلي بل اكثرهم لا يعلمون الحق فهم معرضون چا انکه چھڑے انہن بیا معبود بنایا آهن اے نبی چمین تبھلا آنیو پانجو کو دلیل ہی کتاب آڈو اتھو جو کو مونجے دور جے ماڻھن لائے نصیحت آهي ائی اوہے کتاب بھی موجود اتھو جن میں موکھا اگو تھی گزرل ماڻھن لائے نصیحت ہوئی پر انہن ما اکثر ماڻھن حقیقت کان اڻجاڻ آهن تنهن ڪري منه موڙي ڇڏيو اٿن وما ارسلنا من قبلك من رسول الا نوحي اليه انه لا اله الا انا فاعبدون اسان تو کان اڳ جيڪو به رسول پي موڪليو آهي تنهن کي اهو ئي پي وحي ڪيو آهي त मूंखां सवाइ ॿियो को बि माबूद कोन्हे, तंहिं करे तव्हां मुंहिंजी ई इबादत करियो। وقالوا اتخذ الرحمن ولدا سبحانه بل عباد مكرمون لا يسبقونه بالقول وهم بأمره يعملون چون تھا تو رحمان جو بھی اولاد آہے اللہ تو پاک آہے وہ تو بانا آہن جن کے عزت دینی وئی آہے وہی سندس دربار میں ॻाल्हाइण में खांस अगराई न कंदा आहिनि ऐं बस संदसि हुकुम ते पिया हलंदा आहिनि। يعلم ما بين ايديهم وما خلفهم ولا يشفعون الا لمن ارتضى وهم من خشيته مشفقون जेकी कुझु संदन साम्हूं आहे उन खे बि हू ॼाणे थो त जेकी संदन अखियुनि खां परे आहे उन खां बि वाक़िफ़ आहे। उहे कंहिंजी बि सिफ़ारिश न कंदा आहिनि सवाइ उन जे जंहिं जे हक़ में सिफ़ारिश ॿुधण ते अल्लाह राज़ी हुजे ऐं हू खांस ॾकंदा रहनि था। उन्हनि मां जेको चवे त अल्लाह खां सवाइ मां बि माबूद आहियां त उनखे असां जहन्नुम जी सज़ा ॾींदासूं। असां वटि ज़ालमनि जो इहो ई बदिलो आहे। أَوَلَمْ يَرَ الَّذِينَ كَفَرُوا أَنَّ السَّمَاوَاتِ وَالْأَرْضَ كَانَتَا رَتْقًا فَفَتَقْنَاهُمَا وَجَعَلْنَا مِنَ الْمَاءِ كُلَّ شَيْءٍ حَيٍّ أَفَلَا يُؤْمِنُونَ چا اوهي ماڻهو جن انڪار ڪري ڇڏيو آهي ويچار نٿا ڪن त इहे आसमान ऐं ज़मीन सभु पाण में मिलियल हुआ, पोइ असां खेनि धार कयो ऐं पाणीअ मंझां हर जीअरीअ शइ खे उपायोसूं, छा पोइ अञा बि ईमान नथा आणीनि। ऐं असां ज़मीन में जबल खोड़ियासूं त उहा उन्हनि सूधी लुॾंदी लमंदी न रहे ऐं उन में कुशादा रस्ता बणायासूं त मन उहे पंहिंजो दगु लही सघनि। ऐं असां आसमान खे हिकु महफ़ूज़ कयल छत बणायोसूं, मगर उहे त काइनात जे इन्हनि निशानियुनि ॾे को ध्यान ई नथा ॾियनि। وَهُوَ الَّذِي خَلَقَ اللَّيْلَ وَالنَّهَارَ وَالشَّمْسَ وَالْقَمَرَ كُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ ऐं इहो अल्लाह ई आहे जंहिं रात ऐं ॾींहं बणाया ऐं सिज ऐं चंड पैदा कयाई, सभई पिया था हिक मदार में तरंदा वतनि। وَمَا جَعَلْنَا لِبَشَرٍ مِّن قَبْلِكَ الْخُلْدَ أَفَإِن مِتَّ فَهُمُ الْخَالِدُونَ اے نبی لافانی زندگی تا اساں تو کھاں اگواٹ بھی کہیں انسان لائے نہ رکھی ہوئی تو مری بے تا چھا اوہے مانو ہمیشہ جیارا رہندا کُلُّ نَفْسٍ ذَائِقَةُ الْمَوْتِ وَنَبْلُوكُمْ بِالشَّرِّ وَالْخَيْرِ فِتْنَةً وَإِلَيْنَا تُرْجَعُونَ هر ساہ وارے کے موت جو مزو چکھنو آہے ایں اساں خراب ایں سٹھن حالتن وسیلے پیا تھا تواں کے آزمائیں دا رہوں نیٹ تواں کے اساں ڈاں ہوئی موٹنو آہے وَإِذَا رَآكَ الَّذِينَ كَفَرُوا إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَذَا الَّذِي يَذْكُرُ آلِهَتَكُمْ وَهُمْ بِذِكْرِ الرَّحْمَنِ هُمْ كَافِرُونَ اوهي حق جا منکر جنہ تو کھے دسن تھا تبٹھی تھا توتے ٹھٹھولیوں کن چون تھا छा ही आहे ओ मानू जेको तव्हां जे माबूदन जी पचार थो करे ऐं पाण वरी रहमान जे ज़िक्र खां इनकारी आहिनि। इंसान जल्दबाज़ आहे, इजो थो तव्हां खे पंहिंजूं निशानियूं ॾेखारियां, मूंसां तकड़ न करियो। وَيَقُولُونَ مَتَى هَذَا الْوَعْدُ إِن كُنتُمْ صَادِقِينَ وہی چون تھا تاخر او دڑ کو پورو کرے تھیندو جے کرے تما سچا آيو لو يعلم الذين كفروا حين لا يكفون عن وجوههم النار ولا عن ظهورهم لو يعلم الذين كفروا حين لا يكفون عن وجوههم النار ولا عن ظهورهم ولا هم ينصرون جيڪر انهن کافرن کي اهو وقت سجي ها جڏهن جو اهي نڪي پنهنجا منه باهه کان بچائي سگندا ۽ نه پنهنجو پٺيون ۽ نه کين ڪٿان ڪا مدد ئي ملندي بل تأتيهم بغتة فتبهتهم فلا يستطيعون ردها ولا هم ينظرون اها تا اوچتو ايندن ۽ کين اهڙو تا بدحواس ڪري ڇڏيندي جو نڪي ان کي ٽاري سگندا ۽ نه وري کو گھڙي پلڪ جي کا مهلت ئي ملي سگندن ولقد استهزئ برسل من قبلك فحاق بالذين سخروا منهم ما كانوا به يستهزئون رسولن تي ٺٺوليون توکا اڳ به ٿينديون هيون پر پوءِ ٺٺوليون ڪندڙ انهي ڳال جي ٻيڪڙ ۾ اچي ويا جنهن تي چثرو ڪندا هئا قل من يكلؤكم بالليل والنهار من الرحمن بل هم عن ذكر ربهم معرضون اے نبی چوین تا کیر اتھو جيڪو رات توڙي ڏينهن جو توهان کي رحمان کان بچائيندو پر اصل ڳال اها آهي ته هي پنهنجي رب جي نصيحت کان منهن موڙيو ويٺا آهن ام لهم آلهة تمنعهم من دوننا لا يستطيعون نصر انفسهم ولا هم منا يصحبون چھا بھلا سندن کے اڑا معبود آہن جکی اساں دے مقابلے میں کھین بچائیں ہو تے نکی پان پانجی کا مدد تھا کرے سگن ائی نہ وری اساں کھا بیو کو کھین بچائے سگندو بل متعنا ها اولا طال عليهم العمر افلا يرون اننا ناتي الارض ننقصها من اطرافها افهم الغالبون اصل گال اها آهي ته انهن ماڻهن کي ۽ سندن ابن ڏاڏن کي اسان زندگي جو مال متاع ڏيندا وياسون تان جو کين کي ڏينهن پئجي ويا پوءِ ڀلا نٿا ڏسن ڇا असां ज़मीन खे संदसि पासनि खां सोढ़ो कंदा पिया अचूं त पोइ छा उहे ज़ोर थी वेंदा चवीन मां त वहीअ जे बुनियाद ते तव्हां खे ख़बरदार थो करियां پر بوڑا تا سڈ بدھندا ہی نہ ہن جڑے بھی کھین خبردار کیو ونی ولا ان مستهم نفحه من عذاب ربك ليقولن يا ويلنا انا كنا ظالمين ऐं जेकॾहिं तुंहिंजे रब जे अज़ाब जी बाफ़ बि उन्हनि खे पहुचे त हूंद दाह निकिरी वञनि त हाय असांजो निभाग बेशक असां ज़ालिम हुआसूं। وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا وَإِن كَانَ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ أَتَيْنَا بِهَا وَكَفَى بِنَا حَاسِبِينَ قیامت جي ڏينهن اسان بالکل صحيح تورن واريون تارازيون رکنداسون पोइ कंहिं ते बि को ज़र्रे बराबरि ज़ुल्म न थींदो। जंहिं सरिहं जे दाणे बराबरि बि का कमाई कई हूंदी त उहा बि असां आणे मौजूदु कंदासूं ऐं हिसाब किताब करण लाइ असां काफ़ी आहियूं। وَلَقَدْ آتَيْنَا مُوسَى وَهَارُونَ الْفُرْقَانَ وَضِيَاءً وَذِكْرًا لِّلْمُتَّقِينَ الذين يخشون ربهم بالغيب وهم من الساعة مشفقون اگے اسا موسی ائی ہارون کے فرقان ائی روشنی ائی ذکر عطا کرے چکا ہوں انہن متقی مانن دے بھلے لائے جے کی پاجے رب کھا بنا کھیس دسن جے پیار رجندا ہیں ائی جے کی انہی گھڑی کھا پیار ڈکندا ہیں وهذا ذکر مبارك انزلناه افانتم له منكرون اي هاڻي هي برڪت ڀريو ذڪر اسان نازل ڪيو آهي ڇا پوءِ توهان ان کي قبول ڪرڻ کان انڪاري آهيو ولقد اتينا ابراهيم رشده من قبل وكن इन खां बि अॻु असां इब्राहिम खे संदसि सची समुझ अता कई हुई ऐं असां त खेसि चङीअ तरह पे सुञातो إذ قال لأبيه وقومه ما هذه التماثيل التي أنتم لها عاكفون याद कर जॾहिं हुन पंहिंजे पीउ ऐं पंहिंजी क़ौम खे चयो हो ही कहिड़ियूं मूर्तियूं आहिनि जिन सां तव्हां दिलि लॻायो वेठा आहियो قالوا وجدنا آباءنا لها عابدين उन्हनि जवाब ॾिनो असां पंहिंजनि अबनि ॾाॾनि खे इन्हनि जी इबादत कंदे ॾिठो आहे قال لقد كنتم انتم وآباؤكم في ضلال مبين हुन चयुनि तव्हां बि गुमराह आहियो ऐं तव्हां जा अबा ॾाॾा बि पधरीअ गुमराही में पियल हुआ قَالُوا اجِئْتَنَا بِالْحَقِّ أَمْ أَنْتَ مِنَ اللَّاعِبِينَ हुननि चयो तूं सच थो चवीं या भोग थो करीं قال بل ربكم رب السماوات والأرض الذي فطرهن وأنا على ذلك من الشاهدين وتالله لأكيدن أصنامكم بعد أن تولوا مدبرين هنا جواب ڏنن نا बल्कि हक़ीक़त में तव्हांजो रब त उहो ई आहे जेको आसमाननि ऐं ज़मीन जो रब आहे जंहिं खेनि पैदा कयो आहे मां इन ॻाल्हि जी तव्हांजे साम्हूं शाहिदी ॾियां थो ऐं अल्लाह जो कसम मां तव्हांजे पुठी ॾियण खां बाद तव्हांजे बुतनि जो इलाजु कंदुसि त पोइ हुन खेनि भञी भोरा करे छॾियो बाक़ी सदन वॾे खे सो छॾे ॾिनई त जीअं शायदि उन ॾांहुं रुख कनि قالوا من فعل هذا بآلهتنا إنه لمن الظالمين चवण लॻा असांजे माबूदनि जो अहिड़ो हाल कंहिं कयो आहे उहो त को ॾाढो ज़ालिम आहे قالوا سمعنا فتى يذكرهم يقال له ابراهيم چيو اسا هڪڙي نوجوان کي انن بابت ڳالهائي دي ٻڌو هو جنهن جو نالو ابراهيم آهي قالوا فاتوا به على أعين الناس لعلهم يشهدون انن چيو ت پکڑے چوس ان کے سبني مانن جي روبرو ت بھل ڏسن قالوا أأنت فعلت هذا بآلهتنا يا إبراهيم پچھاؤں سے بدھائے ابراہیم اساں جے معبودن سا ہڑی حرکت تو کئی آئے قال بل فعله كبيرهم هذا فاسألوهم إن كانوا ينطقون جواب ڈنائی بلکہ ایہو کم تا انہن جے انہی وڈے کیو آہے پچھی دسون جے کنے گالائیں دا آہن فرجعوا الى انفسهم فقالوا انکم انتم الظالمون ثم نکسوا على رؤوسهم لقد علمت ما ها इहो ॿुधी उहे माण्हू पंहिंजे ज़मीर ॾांहुं भरिया चवणु लॻा हक़ीक़त में त ज़ालिम तव्हां ई आहियो पोइ शर्म खां कंधु झुकाए चयाऊं तोखे त ख़बर आहे त इहे कोन ॻाल्हाईंदा आहिनि قال افتعبدون من دون الله ما لا ينفعكم شيئا ولا يضركم اف لكم ولما تعبدون من دون الله افلا تعقلون ابراهيم چيون پوءِ ڇا تما الله کي ڇڏي उन्हनि खे था पूजो जेकी तव्हांखे न की को नफ़ो था रसाए सघनि ऐं न नुक़सान हैफ़ आहे तव्हां ते बि ऐं तव्हां जे उन्हनि माबूदनि ते बि जिन जी अल्लाह खे छॾे तव्हां पिया था पूजा कयो अकुल अथव ई कोन छा قالوا حرقوه وانصروا آلهتكم إن كنتم فاعلين उन्हनि चयो विझोसि बाहि में ऐं पंहिंजे माबूदनि जी मदद करियो जेकॾहिं कुझु करणो अथव ونجيناه ولوطا الى الارض التي باركنا فيها للعالمين اسان چيو سوں اي باه ٿدي ٿي وڃ ۽ ابراهيم لاءِ سلامتي بڻجي وڃو هنن پي گھريو ته ابراهيم اسان کا کار کن مگر اسان کين سخت ٽوٽي ۾ وجي چڙيو ۽ کيس ۽ لوط کي بچائي انهي سرزمين ڏانهن ڪڍي وياسون جنهن ۾ اسان دنیا وارن لاءِ برکتوں رکھیوں آهن ووهبنا له اسحاق ويعقوب نافلة وكلا جعلنا صالحين ۽ اسان کيس اسحاق عطا ڪيو ۽ واڌارو يعقوب به ۽ هر هڪ کي نيڪ بخت بنايو سين وجعلناهم ائمتين يهدون بأمرنا وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين أي اسان کين اغوان بنايو जेकी असांजे हुकुम हेठि पिया हिदायत कंदा हुआ ऐं असां खेनि वहीअ जे वसीले नेक कमन करण ऐं निमाज़ क़ाइमु करण ऐं ज़कात ॾियण जी हिदायत कई ऐं हू असांजी इबादत कंदड़ हुआ ولوطا آتيناه حكما وعلما ونجيناه من القرية التي كانت تعمل الخبائث انهم كانوا قوم سوء فاسقين اي لوط کي اسان فيصلي ڪرڻ جي صلاحيت ऐं इल्मु ॾिनो ऐं खेसि उन जे ॻोठ मां बचाए ॿाहिरि कढियोसूं जंहिंजा रहाकू बदकारियूं कंदा हुआ। हक़ीक़त में इहा ॾाढी बुछड़ी नाफ़रमान क़ौम हुई। وأدخلناه في رحمتنا إنه من الصالحين ऐं हुन खे असां पंहिंजी रहमत में दाख़िल कयो, हू सालिह माण्हुनि मां हो। ونوحا إذ نادى من قبل فاستجبنا له فنجيناه وأهله من الكرب العظيم ونصرناه من القوم الذين كذبوا بآياتنا إنهم كانوا قوم سوء فأغرقناهم أجمعين ऐं नूह खे बि इहा ई नेमत ॾिनी हुई। यादि करियो जॾहिं उन्हनि सभिनी खां अॻु हुन असां खे सॾियो हो, पोइ असां संदसि दुआ क़बूल कई ऐं खेसि ऐं संदसि घर वारनि खे वॾी तकलीफ़ मां कढियोसूं। ऐं उन ई क़ौम जे मुक़ाबले में संदसि मदद कई जंहिं असां जे आयतुनि खे कूड़ो सॾियो हो। हू ॾाढा बुछड़ा माण्हू हुआ। पोइ असां सभिनी खे ॿोड़े छॾियो। وداود وسليمان إذ يحكمان في الحرث إذ نفشت فيه غنم القوم وكنا لحكمهم شاهدين اي انهي نعمت سان اسان داؤد اي سليمان کي نوازيو هو. ياد ڪريو اهو وقت جڏهن هو ٻئي بني جي باري ۾ फ़ैसिलो करे रहिया हुआ, जंहिंमें राति जे वक़्तु ॿियनि माण्हुनि जूं बकरियूं अची पियूं हुयूं ऐं असां संदसि फ़ैसिले खे पाण ई पे ॾिठो। وسخرنا مع داود الجبال يسبحن والطير وكنا فاعلين उन्हीअ वक़्तु असां सुलेमान खे सही फ़ैसिले ते पहुचण जी समझ ॾिनी। तोणे जो फ़ैसिले जी सलाहियत ऐं इल्मु त असां ॿिन्ही खे अता कयो हो। दाऊद सां गॾु असां जबलनि ऐं पखियुनि खे बि ताबे बणायो हुयो जो हू तस्बीह कंदा हुया। इहो कमु करण वारा असां ई हुआसीं। وَعَلَّمْنَاهُ صَنْعَةَ لَبُوسٍ لَكُمْ لِتُحْصِنَكُمْ مِنْ بَأْسِكُمْ فَهَلْ أَنْتُمْ شَاكِرُونَ ऐं असां खेसि तव्हांजे फ़ाइदे लाइ ज़रहून ठाहिण जी कारीगरी सेखारी हुई त जीअं उहा तव्हांजो हिक ॿिए जे मारण खां बचाव करे, पोइ छा तव्हां शुक्रानो अदा कंदड़ आहियो। ولسليمان الريح عاصفة تجري بأمره إلى الأرض التي باركنا فيها وكنا بكل شيء عالمين اي سليمان لاءِ اسان تکي هوا کي تابع ڪيو هو جيڪا اسان جي حڪم سان انهي سرزمين ڏانهن گھلندي هئي جنهن ۾ اسان برڪتون وڌيون آهن असां त हर शइ खे ॼाणंदड़ हुआसीं। ومن الشياطين من يغوصون له ويعملون عملا دون ذلك وكنا لهم حافظين وأيوب إذ نادى ربه أن وآتيناه أهله ومثلهم معهم رحمة من عندنا وذكرى للعابدين ऐं शैताननि मां असां केतिरा ई संदसि मुतीअ बनाया हुआ जेकी हिन लाइ टुॿी हणंदा हुआ ऐं इन खां सवाइ ॿिया कम पिणु कंदा हुआ। इन्हनि सभिनी ते निगाहबान असां ई हुआसीं ऐं इहा ई नेमत असां अय्यूब खे ॾिनी हुई। यादि करियो जॾहिं हुन पंहिंजे रब खे सॾियो हो त मूंखे बीमारी वकोड़े वई आहे ऐं तूं सभिनी रहम कंदड़नि खां वधीक रहम कंदड़ आहीं। असां संदसि दुआ क़बूल कई ऐं खेसि जेका तकलीफ़ हुई सा दूर कई, ऐं न रुगो संदसि ॿार बच्चा खेसि ॾिना, बल्कि उन्हनि सां गॾु ओतिरा ॿिया बि पंहिंजे ख़ासि रहमत तौरु ॾिना, ऐं इन करे बि त जीअं उहो इबादत कंदड़नि लाइ हिकिड़ो सबक थिए। وإسماعيل وإدريس وذا الكفل كل من الصابرين وأدخلناهم في رحمتنا إنهم من الصالحين ऐं इहा नेमत इस्माइल ऐं इदरीस ऐं ज़ुल्किफ़्ल खे बि ॾिनी सूं। इहे सभई सब्र कंदड़ हुआ ऐं खेन असां पंहिंजी रहमत में दाख़िल कयो, बेशक इहे सालिहनि मां हुआ। وَذَنُّونِ إِذْ ذَهَبَ مُغَاضِبًا فَظَنَّ أَن لَّن نَّقْدِرَ عَلَيْهِ فَنَادَى فِي الظُّلُمَاتِ أَن لَّا إِلَٰهَ إِلَّا أَنتَ سُبْحَانَكَ إِنِّي كُنتُ مِنَ الظَّالِمِينَ فَاسْتَجَبْنَا لَهُ وَنَجَّيْنَاهُ مِنَ الْغَمِّ وَكَذَلِكَ نُنْجِي الْمُؤْمِنِينَ ऐं मच्छीअ वारे खे बि असां नवाज़ियो। यादि करियो जॾहिं हू कावड़ जी हलियो पियो हो ऐं समझाई पिए त असां खेसि न पुॼी सघंदासूं, नेठि हुन उंदाहिन मां पुकारियो, नाहे को माबूद सवाइ तुंहिंजे, पाक आहे तुंहिंजी ज़ात, बेशक मां ई कुसूरवार होसि। तॾहिं असां संदसि दुआ क़बूल कई ऐं खेसि सख़्तु तकलीफ़ खां छोटकारो ॾिनोसूं, ऐं ईअं ई असां मोमिननि खे बचाए वठंदा आहियूं। فاستجبنا له ووهبنا له يحيى واصلحنا له زوجا انهم كانوا يسارعون في الخيرات ويدعوننا رغبا ورهبا وكانوا لنا خاشعين اي زكريا جڏهن هن پنهنجي رب کي پڪاريو هو ته اي پروردگار مونکي اڪيلو نه ڇڏ جائي ऐं भले में भलो वारिस त तूं ई आहीं। पोइ असां संदसि दुआ क़बूल कई ऐं खेसि यहया अता कयो ऐं संदसि ज़ाल खे इन लाइ ठीकु बणाए छॾियो। इहे माण्हू नेकीअ जे कमनि में अॻिरा रहंदा हुआ ऐं असां में उमीद रखी ऐं डिॼंदे पिया पुकारींदा हुआ ऐं असां जे आॾो निवड़ियल हूंदा हुआ। احصنت فرجها فنفخنا فيها من روحنا وجعلناها وبنها آية للعالمين اي اوها عورت جنهن پاجي لج جي حفاظت ڪئي هئي اسان منجس پاجي روح ما پھوڪيو ۽ کيس ۽ سندس پٽ کي ساري جگ لاءِ نشاني بڻائي ڇڏيو ان هذه امتكم امه واحده وانا ربكم فاعبدون وتقطعوا امرهم بينهم كل الينا راجعون يا تواجي امه تا اصل ۾ هڪ ئي امت آهي ۽ مان توهان جو رب آهيان تنهن ڪري توهان منهنجي عبادت ڪريو مگر انهن پاڻ ۾ پنهنجي دين کي بھانگا بھانگا ڪري ڇڏيو سڀني کي اسان ڏانهن ئي موٽڻو آهي فَمَن يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْيِهِ وَإِنَّا لَهُ كَاتِبُونَ وحرام على قرية أهلكناها أنهم لا يرجعون پوءِ جيڪو نيڪ عمل ڪندو ۽ ايمان وارو هوندو ته سندس ڪم جي ڪا بي قدري نه ٿيندي ۽ اسان اهو لکندا رهون ٿا ۽ اهو ممڪن ئي ناهي ته جنهن آبادي کي اسان تباه ڪري چڪا هجون سا وري موٽي اچي حتى إذا فتحت يأجوج ومأجوج وهم من كل حدب ينسلون واقترب الوعد الحق فإذا هي شاخصة أبصار الذين كفروا يا ويلنا قد كنا في غفلة من هذا بل كنا ظالمين تاں جو جڏهن یاجوج ۽ ماجوج چھوڑے چھڈیا ویندا ۽ هو هر مٿائي کان پيا نڪري پوندا ۽ سچي وعدي جي پوري ٿيڻ جو وقت به اچي سڻو ٿيندو ت پوءِ امالڪ انهن ماڻهن جون اکيون کلي وينديون جن کفر ڪيو هو چوندا هاءِ اسان جي بدبختي اسان ته انهن ڳالهين کان غفلت ۾ پيل هواسون بلڪه حقيقت اها آهي ته اسان ڏوهاري هواسون انكم وما تعبدون من دون الله حصب جهنم انتم لها واردون بلا شك تمام تمام جا اوه معبود جن کي تمام الله کي چڏي پوجو ٿا جهنم جو بارن بنبا اتي تمام کي وڃڻو آهي لو كان هؤلاء آلهة जेकॾहिं उहे सचा पचा महबूद हुजनि हा त उते न वञनि हा हाणे सभिनी खे सदाई उन में रहणो आहे لَهُمْ فِيهَا زَفِيرٌ وَهُمْ فِيهَا لَا يَسْمَعُونَ उते हू पिया दाहूं कंदा ऐं खेनि कुझु बि ॿुधण में न ईंदो ان الذين سبقت لهم من الحسنى اولئك عنها مبعدون لا يسمعون حسيسها وهم فيما اشتهت انفسهم خالدون باقي جن لاءِ اسان جي طرفان ڀلائي جو اڳواٽ ۽ فيصلو ٿيل هوندو से त बेशक उन खां परे रखिया वेंदा ऐं इन जो त को थोरो आवाज़ बि कोन ॿुधंदा ऐं हू सदाई पंहिंजे दिल घुरियुनि शयुनि जे विच में हूंदा لا يحزنهم الفزع الأكبر وتتلقاهم الملائكة هذا يومكم الذي كنتم توعدون इहो बेहद बदहवासी वारो वक़्तु खेन परेशान न कंदो होॾां मलाइक अॻिते वधी खेन हथों हथ वठंदा जो हीउ त तव्हांजो उहो ई ॾींहुं आहे जंहिं जो तव्हां सां वाइदो कयो वेंदो हो يوم نطوي السماء كطي السجل للكتب كما بدأنا أول خلق نعيده وعدا علينا उहो ॾींहुं जॾहिं असां आसमान खे ईअं वेढ़े रखंदासूं जीअं लिखियल पना वेढ़ोटनि में वेढ़े रखबा आहिनि जीअं असां शुरूआत में ख़लकत जोड़ी हुई ईअं ई उन खे वराए जोड़ींदासूं इहो हिकिड़ो वाइदो आहे ऐं इहो कम असां खे हर हाल में करणो आहे أن الأرض يرثها عبادي الصالحون إن في هذا لبلاغا لقوم عابدين أي زبور ۾ اسان نصيحت کان پوءِ اهو لکي چڪا آهيون ته زمين جا وارث اسان جا نيڪ بانها بنبا ان ۾ هڪڙي وڏي خبر آهي عبادت ڪندڙ ماڻهن لاءِ وما ارسلناك الا رحمه للعالمين اي نبي اسان توکي دنيا وارن لاءِ رحمت بڻائي موڪليو آهي قل انما يوحى الي انما الهكم اله واحد فهل انتم مسلمون چوين त मूं वटि जेका वही अचे थी उहा इहा आहे त बस तव्हांजो महबूद फ़क़ति हिकड़ो आहे, पोइ छा तव्हां फर्मा बदार थींदो? जेकॾहिं फिरनि त चई छॾीनि त मां तव्हांखे हिकु जहिड़ो ख़बरदार कयो आहे, बाक़ी इहो मां नथो ॼाणा त जंहिं शइ जो तव्हां सां वाइदो कयो वञे थो सा वेझो आहे या परे। إِنَّهُ يَعْلَمُ الْجَهْرَ مِنَ الْقَوْلِ وَيَعْلَمُ مَا تَكْتُمُونَ اللہ تا یہ گالیوں جانے تھو جے کی ڈاڑھیاں کجن تھیوں ایں اوہے بے جے کی تہاں لکھائے کریو تھا وَإِنْ أَدْرِي لَعَلَّهُ فِتْنَةٌ لَكُمْ وَمَتَاعٌ إِلَى حِينٍ ماں تا سمجھا تھو تا شاید یہ تہاں لائے کا آزمائش آہے ऐं तव्हांखे हिकु ख़ासि वक़्त ताईं मज़ा मारण जो मौको ॾिनो पियो वञे। रसूल चयो त ऐं मुंहिंजा रब हक़ सां फ़ैसिलो करे छॾ, ऐं असांजो रब रहमान ई असांजी वाहुर ऐं वसीलो आहे। इन्हनि ॻाल्हियुनि जे मुक़ाबले में जेकी तव्हां ठाहियो था,